अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जको नियमित प्रोग्राम जस्ट फर एनसीमा तपाईँ सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। कार्यक्रम जस्ट फर एनसीमा प्राविधिक मित्र राजसँगै अनि म सुजिता। रेडियो अर्पण 104.5 मेगाहर्जको नियमित प्रोग्राम जस्ट फर एनसी बिहान 11 बजेको अर्पण खबर लगत्तै करिब करिब 12 बजीसम्म आउने गर्दछ। जस्ट फर एनसीमा जस्ट हामी रमाइलो कुराकानी गर्नेछौं र तपाईँले तपाईँका आफन्तजनलाई सम्झना अनि सन्देश दिन सक्नुहुन्छ। साथमा हामीले विभिन्न विषयवस्तुमा उखान टुक्काहरू तपाईँको प्रतिभा लिने गर्दछौं र आज भने हामीले प्रोग्राम जस्ट फर एनसीमा जस्ट तपाईँको सम्झना सन्देश तपाईँले दिन मात्र सक्नुहुन्छ। प्रोग्राम जस्ट फर एनसीमा र साथमा हामीले निकै मिठा सांगीतिक आवाजहरू राख्ने गर्दछौं प्रोग्राममा आउनुहोला। त्यसको लागि हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौं 0556533332 र 0556533333 दुईवटा लाइन हामीले खुल्ला गरेका छौं। तपाईँले फटाफट डायल गरेर प्रोग्राम जस्ट फर एनजीमा सहभागी बन्न सक्नुहुन्छ र अनि तपाईँले तपाईँका आफन्तजनलाई सम्झना अनि सन्देश पनि दिन सक्नुहुन्छ। आउनुहोस् प्रोग्राम जस्ट फर एनजीको शुरूआत गरौं एउटा निकै नै मिठो सांगीतिक आवाजबाट। सनम चले आए तू न आया तो हम चले आए। तेरे दर पर सनम चले आए तू न आया तो हम चले आए। चले आए चले आए तेरे दर पर सनम चले आए तू न आया तो हम चले आए। तरसे के प्यास भी ना रही ओ, बिन तेरे कोई आस भी ना रही। इतने तरसे के प्यास भी ना रही इतने तरसे के प्यास भी ना रही। लड़खड़ाए कदम चले आए लड़खड़ाए कदम चले आए। चले आए चले आए तेरे दर पर सनम चले आए तू न आया तो हम चले आए। मिठो सङ्गपछि पुनः स्वागत गर्न चाहन्छु प्रोग्राम जस्ट फर एनसीमा। प्रोग्राम जस्ट फर एनसी बिहान 11 बजीको अर्पण खबर लगत्तै करिब करिब 12 बजीसम्म आउने गर्दछ र प्रोग्राममा रहेर हामीले विभिन्न विषयवस्तुमा कहिले काहीँ कुराकानी गर्नेछौँ भने कहिले उखान चुका यस्तै रमाइलो विषयमा मात्र हामी कुराकानी गर्नेछौँ र आज पनि जस्ट हामीले रमाइलो कुराकानी साथै तपाईँले तपाईँका आफन्तजनलाई सम्झना अनि सन्देश पनि दिन सक्नुहुन्छ। त्यसको लागि हामीले हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौँ 0556533332 र 0556533333 को दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ। तपाईँ पनि आउनुहोस् र रमाइलो कुराकानी गरौँ र तपाईँले तपाईँका आफन्तजनलाई सम्झना अनि सन्देश पनि तपाईँको आफन्तजनसम्म पुर्याउनको लागि प्रोग्राम जस्ट फर एनजीमा आउनुहोस्। 0556533332 र 0556533333 हामीले खुल्ला गरेका छौँ र साथमा हाम्रो राज्यले निकै नै मिठा सङ्गहरू बजाउने गर्नुहुन्छ र यति बेला पनि राज्यले भन्नुभएको छ एउटा फेरि साङ्गीतिक आवाज राख्ने भनेर। Time to fly, let's join the cheer for the cricket, an amazing game of bat and a ball swing world, we're here to say. Kehi karnu cha yaha, kehi leunu cha yaha, yo desko lagi, tere karnu cha yaha. Hizo ko parisham le, aja yaha pujau, aja safalta ko shizar, chuna baki cha. Choka choka choka Yo desko lagi mero desko lagi haru ra haru bihana sapuna yo gagan chune I hatoru re shikaru ra chune helero dekhaincho helero dekhaincho mi jidera dekhaincho jidera dekhaincho mi helero dekhaincho चौकाए चौका बड़का चौका चौका चौका चौका चौका चौका चौका चौका चौका हामी खेलेर देखाइदिन्छौँ जितेर देखाइदिन्छौँ रेडियो अर्पण 104.5 मेगाहर्ट्ज़

किन नहुनु ठुली भाउजू, मुस्कान हर्बल सप नारायणगढमा थाहै नपाई जान रक्सी छुटाउने आयुर्वेदिक औषधि पाइन्छ, खुरक्क त्यहाँ जानुस् त। सम्पर्क मुस्कान हर्बल सप पिया सुपर मार्केट सैचोक नारायणगढ सन्चु फर्माको पछाडि, फोन नम्बर 0557-725-2190 र मोबाइल 98-451-59-169। रेडियो अर्पण 104.5 MHz। एकैछिनको छोटो व्यावसायिक विश्रामपछि पुनः स्वागत गर्न चाहन्छु प्रोग्राम जस्ट फर एनसीएमा। र यति बेला कोही मित्र आउनु भएको छ भनेर हाम्रो राज्यले इचारा गर्नुभएको छ, आउनुहोस् उहाँलाई स्वागत गरौं। हेलो हेलो कोही मित्र आउनु भएको थियो तर उहाँसँग हाम्रो कुराकानी हुन सकेन। र 0557-523-32 र 0557-523-33 दुईवटा फोन नम्बर चाहिँ खुल्ला गरेका छौ, दुईवटा टेलिफोन नम्बर तपाईँ पनि आउनुहोस्, फटाफट डायल गरेर प्रोग्राम जस्ट फर एनसीमा तपाईँले तपाईँका आफन्तजनलाई सम्झना अनि सन्देश दिन सक्नुहुन्छ र साथमा रमाइलो कुराकानी गर्न पनि सक्नुहुन्छ। र प्रोग्राम जस्ट फर एनसीमा हामी जस्ट रमाइलो गर्ने उद्देश्य ल्याउने गर्दछौ। र यति बेला पनि राजजीले फेरि अर्को एउटा सांगीतिक आवाज राख्ने भनेर इसारा गरिरहनु भएको छ, तपाईँले फोन डायल गर्दै गर्नुहोला। राम्रो राज्यको रोचाइमा हुन् सबै आवाजहरू यो प्रोग्राम जस्ट फर एनसीमा, र उहाँले निकै नै रमाइलो गीतहरू बजाउने गर्नुहुन्छ। र यति बेला पनि सही आवाज तपाईँलाई थाहा छ प्रेम नगर जाने बाटो कुन हो? थाहा छैन, अरूलाई नै सोध्नुहोस्। सुन्नुहोस् त भन्नुहोस् त तपाईँलाई थाहा छ पिरतीमा बाँधिने धागो कहाँ पाइन्छ? थाहा छैन, अरूलाई नै सोध्नुहोस्। नमारिदेऊ यो माया भुतुकै, नमारिदेऊ यो माया भुतुकै, नमारिदेऊ। निकै नै रमाइलो साङ्गीतिक आवाजपछि पुनः स्वागत गर्न चाहन्छौ प्रोग्राम जस्ट फर एनसीएमा। र यति बेला कोही मित्र आउनु भएको छैन, राम्रो राज्यले इसारा गर्नु भएको छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हेलो हेलो हेलो राज्य के बाहा, र उहाँसँग पनि हाम्रो सम्बन्ध विच्छेद भइसकेको छ। राज्य के भएको छ अलि हेर्नु त, साथीहरूसँग कुराकानी गर्न सकिरहेका छैनौ। तपाईँ पनि आउन चाहनुहुन्छ भने प्रोग्राम जस्ट फर एनसीमा हाम्रो स्टुडियोको फोन नम्बर 0557-523-32 र 0557-523-33 दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ, तर दुईजना साथीहरू प्रोग्राम जस्ट फर एनसीमा आउनु भएको थियो, नेटवर्कको कारणले गर्दा उहाँसँग हाम्रो कुराकानी हुन सकेन। राज्यले यति बेला कोही मित्र आउनु भएको छ भनेर इसारा गर्नुभएको छ। प्रोग्राम जस्ट फर एनजीमा हामीले जस्ट रमा अहिले कुराकानी गर्नेछौँ, तर तपाईँले तपाईँका आफन्तजनलाई सम्झना अनि सन्देश पनि दिन सक्नुहुन्छ। र यति बेला कोही मित्र आउनु भएको छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हेलो हेलो नमस्ते। हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर चन्द्र झापाली भन्नुभयो होइन? हजुर बक्लर नजिकैबाट है। के छ हाम्रो चन्द्रजीको खबर? अनि खाना खानुभयो त? खाना खाइसक्यो। हजुर दिनहरू कसरी बिताउनु भएको छ? दिनहरू मेरो एउटा सानो पसल छ फलफुल बेच्दै। हजुर, फलफुल कतिको बिक्री भयो यो गर्मीमा? तर आज त शीतल छ, बिक्री ठिकै छ, सन्तोषजनकै छ। सन्तोषजनक तर फलफुल हो, जाडो र गर्मी मौसममा चाहिँ बिक्री चाहिँ कुन महिनामा बढी हुन्छ? त्यस्तो गर्मीमै होइन र? मेरो मेरो अनुसन्धानमा चाहिँ, मेरो विचारमा चाहिँ खै मैले मेरो दोकानमा चाहिँ उत्तिकै भइरहेको छ जाडो महिनामा पनि र गर्मी महिनामा पनि। आज प्रोग्राम जस्ट फर एन्जोयमा हामी जस्ट रमाइलो कुराकानी र तपाईँले तपाईँको आफन्तजनलाई नि सम्झना सन्देश पनि दिन सक्नुहुन्छ चन्द्रजी। हजुर हजुर, रेडियो अर्पणको सम्पूर्ण इन्टायर टिमलाई हजुर धन्यवाद। अनि देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी आमा बुवाहरूलाई हजुर, समस्त मेटीदेखि कालीसम्ममा रहेका मेरा आदरणीय नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हजुर हजुर, अहिले पनि हामी छुट्टिन्छौँ प्रोग्राम जस्ट फर एन्जोयमा आगामी दिनमा आउँदै गर्नुहोला। अहिले पनि हामी छुट्टिन्छौँ, नमस्कार। नमस्कार, चन्द्र थापाले हुनुहुन्थ्यो नजिकैबाट बकुलबाट, उहाँसँग हामी कुराकानी गऱ्यौँ र यति बेला कोही भित्र आउनु भएको छ भनेर राजीले इसारा गरिरहनु भएको छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हेलो हेलो, यति बेला पनि हाम्रो साथीसँग कुराकानी हुन सकेन, सम्बन्ध विच्छेद भइसकेको छ। राज्य के बाहाली हेर्नु है प्रोग्राम जस्ट फर एन्जोय हरेक दिन आउने गर्दछ। आजको यो सोमबारको बसाइमा भने सुजिता म आउने गर्दछु प्रोग्राम जस्ट फर एन्जोयमा र 0956533632 र 0956533332 दुईवटा नम्बर हामीले खुल्ला गरेका छौँ। तपाईँ पनि आउन चाहनुहुन्छ भने फोन डायल गरेर आउनुहोला र तपाईँले तपाईँको आफन्तजनलाई सम्झना अनि सन्देश दिन सक्नुहुन्छ। साथमा हाम्रो राज्यले निकै नै रमाइलो साङ्गीतिक आवाजहरू राख्ने गर्नुहुन्छ र यति बेला पनि फेरि एउटा साङ्गीतिक आवाज राख्ने भनेर इसारा गर्नुभएको छ। मेरो कल्पनामा आज एउटी परी, थाहा छैन खै कुन स्वर्गबाट झरी, रूप छ रङ्ग छ कोमल अङ्ग छ बोल्ने छ ढङ्ग छ, नाचले चाल छ मायाको छाल छ साथैको माल छ, मैले त्यही भएर मन पराएको, मैले त्यही भएर मन पराएको, मैले त्यही भएर मन पराएको, मैले त्यही भएर मन पराएको, मैले त्यही भएर मन पराएको, मैले त्यही भएर मन पराएको, मैले त्यही भएर मन पराएको, मैले त्यही भएर मन पराएको। सागरलाई मोती दिन्छे, हो फुललाई दिन्छे चुबाचु, सागरलाई मोती दिन्छे, हावालाई दिन्छे चञ्चलता, जुनलाई ज्योति दिन्छे। निकै नै मिठो अनि रमाइलो साङ्गीतिक आवाजपछि पुनः स्वागत गर्न चाहन्छु प्रोग्राम जस्ट फर एनसीमा र यति बेला राज्यले मलाई इसारा गर्नुभएको छ कोही मित्र आउनु भएको छ भनेर, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हेलो हेलो हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? ए बकुलरबाट नवीना श्रेष्ठ। नवीनाजीको खबर के छ? सबै ठिकै छ। अनि खाना खानुभयो त? हजुर, के गर्दै हुनुहुन्छ नमिनाजी? सधैँ बसी बसा हो के गर्नुहुन्छ कि? हो, अनि आज प्रोग्राम जस्ट फर एनसीमा पहिलो पटक हो? यसमा चाहिँ पहिलो पटक हो, पहिला पहिला गरेको थिएँ, बिचमा फोन पनि नलागि अनि त्यस्तै भएको। हजुर, अनि अरू के छ? सबै ठिकै छ, सबै ठिकै छ, ठिकै हो। हुन्छ, सम्झना सन्देश दिनु न। मेरो रौतहटमा मेरो साथी छ, उसले पनि एफएम त सुनिरहन्छ हजुर, उसलाई उसको नाम चाहिँ शारदा बानिया हो हजुर, र धेरै धेरै सम्झन चाहन्छु, उसको नम्बर पनि मसँग छैन कि, उसले एफएम चाहिँ सुन्छ भन्नु भनेपछि के बानिया भन्नुभयो अरे, सायद तपाईँको साथीले सुन्नुभयो भने तपाईँलाई फोन गर्न सक्नुहुन्छ है, सुनिरहनु भयो होला अनि अरू सम्झना हजुर, नमिना श्रेष्ठ भनेर चिन्ने सम्पूर्णलाई आगामी प्रोग्राममा पनि आउँदै गर्नु होला नमिनाजी, अहिले अहिले भने हामी छुटिन्छौँ, नमस्कार। नमिना श्रेष्ठ हुनुहुन्थ्यो नसिकी बकुलरबाट, अहिले भने राज्यले इचारा गर्नुभएको छ अब विदा माग्नुपर्छ भनेर प्रोग्राम जसपर एनसीमा रेडियो अर्पण 104.5 MHz त्यस्तै इन्टरनेट लाइनको www.radioarpan.com.np पनि विश्वको जुनसुकै कुनामा रहेर पनि तपाईँले सुनेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आज चन्द्र थापाले हुनुहुन्थ्यो बकुलरबाट, नमिना श्रेष्ठ पनि हुनुहुन्थ्यो बकुलरबाट, उहाँहरू सहभागीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र मेरो आवाज तपाईँको रेडियो स्टेशनमा पुर्याउन श्रोता समक्ष पुर्याउनको लागि प्राविधिक कक्षमा रहेर साथ दिने राजलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र प्रोग्राम जस्ट फर एनसीबाट म सुजिता हमाल पनि बिदा भए, नमस्कार। यो पागल मन उड्यो उड्यो उड्यो उड्यो, मायाको गाउँ खोजी सारा बन्धन तोडी, चरीको भाइ जोडी मलाई नै छोडी, पागल मन ओहो यो पागल मन, यो पागल मन ओहो, यो पागल मन स्वर्ग त्यहाँ मायाको साँचो छ अर्थ त्यहाँ, त्यही छ समर पन यो पागल मन ओ, यो पागल मन, यो पागल मन ओ, रेडियो अर्पण 104.5 MHz। तपाईहरुकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान 9:30 बजे वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, प्रत्येक शनिबार दिउँसो 1 बजे वरिष्ठ फिजिसियन, पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ, नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ, छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ, वरिष्ठ हाड जोडी तथा नसा रोग विशेषज्ञ, प्रत्येक शनिबार मध्याह्न 12 बजे